नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.nb मार्फत संसारभरिकै साथ सुनिरहनु भएको अपरान्न 7 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई र टोपबहादुर राई माझीले पार्टीको केन्द्रीय समितिमा नबस्ने औपचारिक घोषणा गरेका छन्। विराटनगरमा जारी पार्टीको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा बोल्दै भट्टराई र राईमाझीले पदमा नबस्ने घोषणा गरेका हुन्। बन्द सत्रलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेपछि करिब 11 मिनट बोलेका भट्टराईले आफ्नो छोटो मन्तव्यमा पदमा नबस्ने घोषणा गरेको एक नेताले जानकारी दिएका छन्। भट्टराई बोलेपछि उनी निकट नेता टोपबहादुर राईमाझीले बन्द सत्रमा आफ्नो कुरा राख्दै आफू पनि पदमा नबसी बाहिरबाट पार्टीलाई सहयोग गर्ने बताउनु भएको छ। विपक्षीको मतलाई सम्मान नगरिएको भन्दै नेता द्वयले पदमा नरहने घोषणा गरेका हुन्। बाबुराम र टोपबहादुरले केन्द्रीय समितिमा नबस्ने घोषणा गरेपछि बाबुराम समूहका नेताहरू प्रभु शाह, हिसिला एमी, देवेन्द्र पौडेल, कलावती शर्मा, कुमार पौडेल, गंगा श्रेष्ठ, हेमराज भण्डारी, देवी खड्का लगायतका नेताले पनि पदमा नबस्ने घोषणा गरेका छन्। उनीहरूको घोषणा स्वीकृति भएको र नाम हटाएर हलमा प्रस्तुत भएको प्यानल एकतर्फी रूपमा पारित भएको सहभागी एक नेताले जानकारी दिएका छन्। पदमा नबस्ने घोषणा गरेका नेताहरू सम्मेलन छाडेर हिँडेका छन्। नेकपा माओवादीले असार 8 गते गर्न लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। हालै बसेको पार्टी पोलिटब्युरो बैठकको निर्णय आज पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सार्वजनिक गर्दै वैद्य माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो। असार 8 मा गर्ने भनेको उपनिर्वाचनका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छौं। हामीले उठाएका मागहरू पूरा नहुन्जेलसम्म यो निर्वाचनको हामी विरोध गर्छौं। अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ। असार 8 गते काठमाडौँ क्षेत्र नम्बर 2, चितवन क्षेत्र नम्बर 4, बर्दिया क्षेत्र नम्बर 1 र कैलाली क्षेत्र नम्बर 6 मा उपनिर्वाचन हुँदैछ। नेकपा माओवादीले गएको मंगिर 4 गते भएको संविधान सभाको निर्वाचन पनि बहिष्कार गरेको थियो। यसबीच वैद्य माओवादीले जेठ 1 गतेबाट विभिन्न आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ। जेठ 8 गतेसम्मका लागि सार्वजनिक गरेका आन्दोलनका कार्यक्रममा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउनेदेखि वृहत जनप्रदर्शन गर्ने सम्म कराएका छन्। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखाले बग्यता नबुझाउने 200 भन्दा बढी ग्राहकलाई कालो सूचीमा राखेको छ। प्राधिकरणका अनुसार बग्यता नबुझाउने 222 जना ग्राहकलाई कालो सूचीमा राखिएको हो। विक्रमसम्म 2064 साल अघिका महसुल नबुझाउने 222 ग्राहकलाई कालो सूचीमा राखेको प्राधिकरणका लेखा अधिकृत अर्जुन प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो। कालो सूचीमा पर्नेमा पनि सामान्य ग्राहकदेखि केही बन्द भएका उद्योग तथा व्यवसायिक प्रतिष्ठान समेत रहेका छन्। बक्यौता नबुझाउँदा कालो सूचीमा पर्नेमा रत्नगर 1 बकुलर स्थित ज्योति चलचित्र मन्दिर, चैनपुरमा रहेको इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेज समेत रहेका छन्। चलचित्र मन्दिरको 2,61,292 रूपियाँ तथा मेडिकल कलेजको 1,17,547 रूपियाँ बक्यौता रकम रहेको छ। इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेजको हाल सो जग्गा मालपत कार्यालयमा रोका गरिसकेको लेखा अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो। कालो सूचीमा परेको चलचित्र मन्दिर भने अहिले बन्द अवस्थामा छ। जालन्धरको होसियापुरबाट लोकसभा चुनावमा उठेका बहुजन समाजवादी पार्टीका उम्मेद्वार भगवान सिंह चौहानले बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई 1 करोड़ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बाबा रामदेवले आइतबार राहुल गान्धीले गरीबको घरमा पिकनिक र हनीमुन मनाएको अभिव्यक्ति सार्वजनिक गरेपछि यसले देशका सबै महिलाको अपमान गरेको भन्दै उनको टाउको ल्याउनेलाई 1 करोड़ पुरस्कार दिने घोषणा गर्नुभएको हो। बहुजन समाजवादी पार्टीका कार्यकर्ताले होसियारपुरमा बाबा रामदेवको पुतला समेत जलाएका छन्। चौहानका अनुसार दलित महिलाको अपमान गरेको भन्दै पार्टीका अध्यक्ष मायावतीले पनि रामदेवलाई झुण्डाउने माग गर्नुभएको छ। र इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको चौथो स्थानमा रहेको बेंगलोर र पुछारमा रहेको मुम्बई बीचको खेल बेलुका 8:15 वाङखडे क्रिकेट स्टेडियम मुम्बईमा हुनेछ। प्रतियोगितामा 6 खेल खेलेको बेंगलोर 3 जित र 3 हार बेहोर्दै 6 अङ्क जोडेको छ भने समान खेल खेलेको साबिक विजेता समेत रहेको मुम्बईले 1 खेल मात्र जितेको छ। आज मुम्बईले खेल जिते 1 स्थानमाथि उक्लनेछ भने बेंगलोरले जिते अङ्क तालिकामा कुनै परिवर्तन हुने छैन। अवस्था 4:00 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार।